संसद, संसदीय समिति र संवैधानिक निकायहरू बीचको अन्तर सम्बन्ध भन्ने छ, 5.5 हेर्नु होला। संसद, संसदीय समिति र संवैधानिक निकाय बीचको अन्तर सम्बन्ध, यसमा हामीले यो पार्लियामेन्ट भनेको के हो, यसको अवधारणा कहाँबाट कसरी आएको हो, यसको काम के हो र संसदीय समिति भनेका के हुन्, यिनीहरूको के एक महत्त्व रहेको छ, संवैधानिक निकायहरू भनेका के हुन् र यससँग संसद र संसदीय समितिको कस्तो भूमि, कस्तो चाहिँ अन्तर सम्बन्ध रहिआएको छ भन्ने विषयहरू आज हाम्रा छलफलका विषयहरू हुन्छन्। र हामीले सुरुमा चाहिँ यो पार्लियामेन्ट भनेको के हो र यो कहाँबाट सुरु भयो भन्नेमा थोरै चर्चा गर्छौँ। यो पार्लियामेन्ट भनेको फ्रेन्च भाषाको पार्लर भन्ने शब्दबाट आएको हो, फ्रेन्च वर्ड हो पार्लर, PARLER, फ्रेन्च भाषाको पार्लर भन्ने शब्दबाट पार्लियामेन्ट भन्ने शब्दको उत्पत्ति भएको मानिन्छ। र यसको मिनिङ चाहिँ फ्रेन्च भाषाको पार्लर शब्दबाट आएको, संसद जनताका प्रति निकाय हो, संसद जनताका प्रतिनिधिहरूको सर्वोच्च निकाय हो, जहाँ राष्ट्र र जनताका समस्याहरू बारेमा बहस र छलफल हुन्छ। संसद जनताका प्रतिनिधिहरूको सर्वोच्च निकाय हो, जहाँ राष्ट्र र जनताका समस्याहरूको बारेमा बहस र छलफल हुन्छ। संसदको उत्पत्ति 13औं शताब्दीको अन्त्यदेखि बेलायतबाट प्रारम्भ भएको मानिन्छ। संसदको उत्पत्ति 13औं शताब्दीको अन्त्यतिर बेलायतबाट भएको मानिन्छ। राजाले कर संकलन गर्ने विषयमा र अन्य महत्त्वपूर्ण विषयहरूमा राय सल्लाह लिनका लागि चर्चका पादरीहरू लाई संलग्न गराई सभा गर्थे। कर संकलन वा अरू कुनै महत्त्वपूर्ण विषयमा निर्णय लिनको लागि सल्लाह गर्न चर्चका पादरीहरूसँग उनले सभा गर्थे। 1265 देखि राजा हेनरी तृतीय 1265 देखि राजा हेनरी तृतीयले नगरका प्रतिनिधिहरूलाई समेत सभामा संलग्न गराउन थाले। 1265 राजा हेनरी तृतीयले नगरका प्रतिनिधिहरूलाई समेत सभामा संलग्न गराउन थाले। 1341 जनताका प्रतिनिधिहरूको छुट्टै सभा बस्न थाल्यो। सन् 1341 देखि नगरका प्रतिनिधिहरू अथवा जनताका प्रतिनिधिहरूको छुट्टै सभा बस्न थाल्यो। यसैको परिणामस्वरूप चर्चका पादरीहरूको सभालाई यसैको परिणामस्वरूप सन् 1544 पछि सन् 1544 पछि चर्चका पादरीहरूको सभालाई हाउस अफ लर्ड्स अपर हाउस हो बेलायतको पार्लियामेन्टको, हाउस अफ लर्ड्स र जनताका प्रतिनिधिहरूको सभालाई जनताका प्रतिनिधिहरूको सभालाई हाउस अफ कमन्स भन्न थालियो, हाउस अफ कमन्स भन्न थालियो। दुईवटै सभाको संयुक्त रूप नै हाउस अफ पार्लियामेन्ट हो। यसरी बेलायतबाट संसदको उत्पत्ति भएको रहेछ। संसदलाई त्यो सभाको सङ्ख्याका आधारमा युनिक्यामेरल र बाइक्यामेरल लेजिस्लेसन भन्छ कि, बेलायतमा बाइक्यामेरल लेजिस्लेसन छ। त्यहाँको अप्पर हाउस भनेको हाउस अफ लर्ड्स हो र लोअर हाउस भनेको हाउस अफ कमन्स हो। यी दुईवटैलाई संयुक्त रूपमा भन्दा हाउस अफ पार्लियामेन्ट भनिन्छ। नेपालमा सङ्घमा बाइक्यामेरल लेजिस्लेसन छ, दुई सदनात्मक संसद छ, माथिल्लो सभालाई राष्ट्रिय सभा र तल्लो सभालाई प्रतिनिधि सभा, नेसनल एसेम्ब्ली र हाउस अफ रिप्रेजेन्टेटिभ्स भनिँदो रहेछ। हाम्रोमा पनि दुई सदन सहितको संसद रहेछ। यसरी संसदको उत्पत्ति बेलायतबाट भएको रहेछ। राजाले महत्त्वपूर्ण विषयमा निर्णय लिनको लागि सल्लाह गर्न चर्चका पादरीहरूलाई जम्मा पार्दा रहेछन् र भेला गरेर बैठक गर्दा रहेछन्। उनीहरूले राजालाई सल्लाह दिन्थे। हेनरी थर्डले चाहिँ चर्चका पादरीहरू मात्रै होइन जनताका प्रतिनिधिहरूलाई पनि सामेल गर्न थाले नगरहरूबाट। पछि गएर नगरका प्रतिनिधिहरूको अलग्गै सभा र चर्चका पादरीहरूको अलग्गै सभा बस्न थालेछन्। यी दुईवटैको संयुक्त रूप नै पछि गएर कालान्तरमा गएर हाउस अफ पार्लियामेन्ट भएर भएको रहेछ। त्यसपछि अन्य मुलुकहरूमा पनि संसदको सुरुवात हुन गएको हो। यसरी पार्लियामेन्ट भनेको जनताले चुनेका छानेका प्रतिनिधिहरूको निकाय हो, सर्वोच्च निकाय हो, जहाँ जनताका समस्याहरूको बारेमा खुलेर बहस हुन्छ, छलफल हुन्छ, त्यसलाई संसद भनिँदो रहेछ। अब संसदको काम के हो? संसदको काम त यहाँले थ्योरी अफ द सेपरेसन अफ पावर अनुसार संसदको काम भनेको कानुन निर्माण गर्ने हो भनेर पढ्नुभएको छ। संसदको मुख्य कार्य भनेको, मेन फङ्सन भनेको कानुनको निर्माण गर्नु हो। अर्को बजेट पारित गर्नु भनिन्छ नि, नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन। जनताका प्रतिनिधिहरूले स्वीकृति नदिएसम्म कर लगाउन पाइँदैन, बजेट मार्फत यी कामहरू हुँदा रहेछन्। यसरी संसदको अर्को कोर फङ्सन भनेको बजेट पारित गर्नु पनि हो। तेस्रोमा सरकारका नीति तथा कार्यक्रमहरूको स्वीकृति गर्नु, सरकारका नीति तथा कार्यक्रम स्वीकृत गर्नु। हाम्रोमा राष्ट्रपतिले पहिला सरकारको नीति कार्यक्रम पेश गर्छिन् पार्लियामेन्टमा, पार्लियामेन्टले चाहिँ नीति कार्यक्रमलाई स्वीकृति दिन्छ, त्यसपछि अनि अर्थमन्त्रीले त्यसपछि बल्ल बजेट पेश गर्छन्। यसरी सरकारका नीति तथा कार्यक्रमहरूलाई संसदबाट स्वीकृत गराइँदो रहेछ। यो पनि संसदको अर्को मेन काम। त्यसपछि संसदको अर्को महत्त्वपूर्ण काम भनेको संविधान संशोधन गर्नु। जुनसुकै विधि र प्रक्रियाबाट संविधान जारी गरिएको भए तापनि संविधान एउटा गतिशील दस्तावेज भएको कारणले त्यसमा संशोधन गर्नु पर्यो भने पार्लियामेन्टले संशोधन गर्ने हो। यसरी संविधान संशोधन गर्नु संसदको अर्को कार्य हो। त्यस्तै सरकारका काम कारवाहीहरूको अनुगमन र नियन्त्रण, सरकारका काम कारवाहीहरूको अनुगमन गर्ने र नियन्त्रण गर्ने काम पनि पार्लियामेन्टले गर्छ। अर्को महाअभियोग सम्बन्धी निर्णय गर्नु, महाअभियोग इम्पिचमेन्ट सम्बन्धी निर्णय गर्नु, राष्ट्रपतिलाई संवैधानिक निकायका प्रमुखहरूलाई पदाधिकारीहरूलाई बिचमा हटाउनु पर्यो भने संसदले महाअभियोग लगाएर हटाउने हो। संवैधानिक निकायका पदाधिकारीहरूले आफ्नो पद अनुकूलको आचरण गरेका छैनन् भने पार्लियामेन्टले उनीहरूलाई बिचमै हटाउन सक्दो रहेछ। यो अर्को संसदको मेन काम हो। त्यस्तै गरी संसदीय सुनवाई गर्नु, संसदीय सुनवाई गर्नु, संवैधानिक निकायका पदाधिकारीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, प्रधान न्यायाधीश सहित होइन, प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरू, राजदूत पदमा नियुक्ति पूर्व संसदीय सुनवाई हुन्छ। संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई अर्थात् सरकारले, राजदूत त सरकारले सिफारिस गर्छ, प्रधान न्यायाधीश त संवैधानिक परिषदले गर्छ होइन, त्यसरी सिफारिस भएका व्यक्तिलाई संसदले सुनवाई गर्छ। त्यो पदका लागि त्यो व्यक्ति योग्य छ कि छैन भनेर परीक्षण गर्छ र पार्लियामेन्टले स्वीकृति दिएपछि मात्रै सम्बन्धित व्यक्ति त्यो पदमा नियुक्त हुन्छ। यसरी संसदीय सुनवाई गर्नु पनि संसदको काम हो। यसरी संसदका मेन कामहरू के हुन् भन्यो भने यिनै हुन्, कानुनको निर्माण गर्नु, बजेट पारित गर्नु, सरकारका नीति तथा कार्यक्रमहरू स्वीकृत गर्नु, संविधान संशोधन गर्नु, सरकारका काम कारवाही उपर अनुगमन र नियन्त्रण गर्नु, महाभियोग सम्बन्धी निर्णय लिनु र संसदीय सुनवाई गर्नु, यिनी संसदका मुख्य काम हुन्। विघटनलाई मुख्य रूपमा राख्न सकिन्छ कि सकिँदैन हजुर? संसद विघटनलाई भन्नुभएको सरकार गठन र विघटन सर, सरकार तपाईँले जुन भन्नुभयो म त्यसैमा आउँदै थिएँ। जस्तो यसका अतिरिक्त तपाईँले कसरी भन्न सक्नुहुन्छ भने यसका अतिरिक्त मुलुकले अगालेको शासन पद्धति, मुलुकले अगालेको शासन पद्धति र संविधान बमोजिम संसदको अन्य निकायसँगको अन्तर सम्बन्धका आधारमा संविधान बमोजिम संसदको अन्य निकायसँगको अन्तर सम्बन्धका आधारमा संसदका थप कार्यहरू निर्धारित हुन्छन्। संसदका थप कार्यहरू निर्धारित हुन्छन्। जस्तै यहाँले भन्नुभयो, जस्तै संसदीय पद्धति अवलम्बन गरेका मुलुकहरूमा जहाँ वेस्टमिन्स्टर सिस्टम छ, बेलायतको शासन प्रणालीलाई वेस्टमिन्स्टर सिस्टम भन्छ कि संसदीय प्रणालीलाई, पार्लियामेन्टरी सिस्टमलाई वेस्टमिन्स्टर सिस्टम पनि भन्छ। यो पार्लियामेन्टरी सिस्टम अवलम्बन गरेका मुलुकहरूमा सरकारको गठन र विघटन संसदभित्रैबाट हुन्छ। यसको ठिक विपरीत प्रेजिडेन्सियल सिस्टम भएका मुलुकहरूमा, राष्ट्रपतीय प्रणाली भएका मुलुकहरूमा सरकारको गठन र विघटनमा संसद संलग्न हुनु पर्दैन। यसरी संसदले गर्ने कोर कार्यहरू मैले माथि बताएँ, ती कार्यका अलावा, ती कार्यहरू बाहेक पनि मुलुकले अवलम्बन गरेको शासन व्यवस्था र संविधानमा संसदको अन्य निकायसँग को सम्बन्ध सम्बन्धी व्यवस्थाका आधारमा यसका थप कार्यहरू पनि निर्धारित हुँदा रहेछन्। ल हेर्नु त, संसदले कति धेरै कामहरू गर्नुपर्दो रहेछ। एक्जिक्युटिभलाई आवश्यक पर्ने सम्पूर्ण कानुनहरू संसदले नै निर्माण गर्ने होइछ। उता सरकारका काम कारवाहीहरू पनि को अनुगमन गर्ने, तिनीहरूलाई नियन्त्रण गर्ने त गर्नै पर्यो। बजेट पनि पारित गर्नुपर्ने, छलफल नगरी पारित गर्ने कुरा भएन। सरकारका नीति कार्यक्रमहरू पनि स्वीकृत गर्नुपर्ने, सुनवाई गर्नुपर्ने, महत्त्वपूर्ण पदमा नियुक्ति गर्नुभन्दा पहिला यावत कामहरू संसदले गर्नुपर्छ। फेरि संसदको साइज त अलिक ठुलो हुन्छ, ठुलो आकारको हुन्छ नि त। त्यही भएर संसदको अन्य निकाय भन्नाले के हुन् भनेर सोध्नुभएको रहेछ हाम्रो लोकेन्द्र विष्टले। संसदको अन्य निकायसँगको सम्बन्ध भन्नाले यस्तो संवैधानिक निकायहरू छन् नि त, हाम्रो संवैधानिक अङ्गहरू छन् नि त 13 वटा। हाम्रो संविधानले के भनेको छ भने संसदका समितिहरूले प्रतिनिधि सभाका समितिहरूले राष्ट्रिय मानवाधिकार आयोग बाहेकका अन्य संवैधानिक निकायहरूको काम कारवाहीको अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न सक्नेछ र आवश्यकता अनुसार सुझावहरू पनि दिनेछ भन्ने व्यवस्था छ नि त। भनेपछि संवैधानिक निकायसँगको सम्बन्ध सम्बन्धमा हाम्रो संविधानले गरेको यो व्यवस्थाका आधारमा पनि त संसदको जिम्मेवारी थप भयो नि त, होइन? इक्जाम्पलको लागि यस्ता अरू पनि छन्। मैले भन्न खोजेको, अन्य निकायसँगको सम्बन्ध सम्बन्धी संवैधानिक व्यवस्थाका आधारमा पनि संसदका थप कार्यहरू निर्धारित हुँदा रहेछन्। संसदले गर्नुपर्ने धेरै रहेछ कामहरू। अब यहाँले संसद भनेको के हो, यो कहाँबाट सुरु भएको हो र यसले गर्ने मेन काम के हो भन्ने कुरामा यहाँहरू पक्कै क्लियर हुनुभयो। अब हामी यहीँनिर मैले संसदीय समितितिर लान्छु यहाँलाई, पार्लियामेन्टरी कमिटी। संसदले आफूले गर्नुपर्ने कार्यहरू प्रभावकारी ढङ्गले सम्पादन गर्नको लागि आफूले गर्नुपर्ने कार्यहरू प्रभावकारी ढङ्गले सम्पादन गर्नको लागि सांसदहरूको सासानु समूह सांसदहरूको सासानु समूह गठन गर्न थाल्यो। संसदले आफूले गर्नुपर्ने कार्यहरू प्रभावकारी ढङ्गले सम्पादन गर्नको लागि सांसदहरूको सासानु समूह गठन गर्न थाल्यो। संसदमा सांसदहरूको यही समूहलाई संसदमा सांसदहरूको यही समूहलाई संसदीय समिति भन्न थालियो। सांसदहरूको सासानु समूहलाई संसदीय समिति भन्न थालियो। बेलायती शासन संसदीय समिति भन्न थालियो। सर्वप्रथम सन् 1799 सर्वप्रथम सन् 1799 अमेरिकी संसदमा संसदीय समितिको गठन गरिएको थियो। सन् 1799 अमेरिकाको संसदमा पहिलोपटक संसदीय समिति गठन गरिएको थियो। सन् 1866 1866 बेलायतको संसदमा पनि समितिहरू गठन गरियो। त्यसपछि विश्वका अन्य मुलुकहरूले पनि संसदीय समितिहरू गठन गर्न थालेको पाइन्छ। बेलायती शासन व्यवस्था अँगालेका मुलुकहरूमा संसदीय समितिहरूलाई मिनी पार्लियामेन्ट भनिन्छ। अमेरिकी शासन व्यवस्था अँगालेका मुलुकहरूमा संसदीय समितिहरूलाई वर्कसप अफ द पार्लियामेन्ट भनिन्छ। संसदको जस्तो गुण र विशेषता हुन्छ संसदीय समितिहरूको पनि त्यस्तै गुण र विशेषता हुने भएकाले समितिहरूलाई माइक्रोकोजम पनि भनिन्छ। एमआइसिआरओ सिओएसएम संसदीय समितिहरूलाई माइक्रोकोजम पनि भनिन्छ। किन भन्दा संसदको जस्तै गुण र विशेषता हुने भएकाले यिनीहरूलाई माइक्रोकोजम भनिएको। अब मैले यहाँनिर यहाँहरूलाई एउटा प्रश्न गरेँ, मैले संसदीय समिति भनेको के हो भन्ने कुरा यहाँलाई बताइसकेपछि, यहाँलाई मैले संसदीय समितिको बारेमा के भने भने संसदले गर्नुपर्ने कामहरू प्रभावकारी ढङ्गले सम्पादन गर्न संसदभित्रै सांसदहरूको सासानो ग्रुप बनाएर काम गर्न थालियो। सांसदहरूको त्यही सानो ग्रुपलाई, समूहलाई संसदीय समिति भन्न थालियो। बेलायती मोडलको शासन पद्धति अपनाएका देशहरूमा समितिलाई मिनी पार्लियामेन्ट भन्दो रहेछ, मिनी संसद भने। अमेरिकी शासन पद्धति अवलम्बन गरेका मुलुकहरू, अमेरिका लगायतका ल्याटिन अमेरिकी मुलुकहरूमा संसदीय समितिहरूलाई वर्कसप अफ द पार्लियामेन्ट पनि भनिन्छ र यिनीहरू संसदकै माइक्रोकोजम पनि हुन् भनियो। र मैले अब यहाँहरूलाई सोध्न खोजेको कुरा, यदि इक्जाममा संसदका समितिहरूलाई किन वर्कसप अफ द पार्लियामेन्ट भनिन्छ भनेर पनि सोध्न सक्छ। संसदका समितिहरूलाई किन संसदको प्रयोगशाला होइन वर्कसप अफ द पार्लियामेन्ट भनिन्छ भनेर पनि सोध्न सक्छ। त्यसरी प्रश्न सोध्यो भने यहाँहरूले के भन्नुपर्ने हुन्छ भने संसदको बैठक औपचारिक हुन्छ, संसदको बैठक औपचारिक हुन्छ, संसदले गर्नुपर्ने कामहरू संसदको संसदले गर्नुपर्ने वास्तविक कामहरू समितिभित्रैबाट सम्पादन हुने, समितिभित्रैबाट सम्पादन हुने र त्यसलाई औपचारिकता फर्मेलिटी दिने, त्यसलाई औपचारिकता प्रदान गर्ने काम संसदको बैठकबाट हुने भएकाले त्यसलाई औपचारिकता दिने काम संसदको बैठकबाट हुने भएकाले संसदलाई सोरुम, संसदलाई सोरुम र समितिलाई वर्कसप अफ द पार्लियामेन्ट भनिएको, समितिलाई वर्कसप अफ द पार्लियामेन्ट भनिएको। तपाईँहरूले कुनै सोरुममा राखेको गाडी देख्नुभयो, नयाँ गाडी भने जसरी चिटिक्क परेको आकर्षक गाडी सोरुममा राखिएको हुन्छ, त्यो सोरुममा त त्यो गाडी बनेको त होइन नि, त्यो गाडी बन्ने काम त वास्तवमा त्यो गाडी बनेको त वर्कसपमा हो। वर्कसपमा बनेको गाडीलाई जसरी सोरुममा ल्याएर चाहिँ प्रदर्शन गरिन्छ, सजाइन्छ, ठिक त्यसै गरी संसदले गर्ने वास्तविक कामहरू संसदीय समितिमा हुन्छन् र तिनै समितिले गरेका कामहरूलाई संसदका बैठकमा प्रस्तुत गरेर त्यसलाई औपचारिकता प्रदान गरिएको हो। त्यही भएर संसदका समितिहरूलाई वर्कसप र संसदलाई सोरुम भनिएको। अब हामी थोरै यहीँनिर संसदमा, अब यो संसद संसदीय समिति भन्ने टपिक भएको हुनाले नेपालको वर्तमान सङ्घीय संसदमा रहेका समितिहरूको बारेमा पनि यहाँहरूले अलिकति जानकारी राख्नुपर्ने हुन्छ। हाल नेपालको सङ्घीय संसदमा के कति समितिहरू छन्? हाल सङ्घीय संसदभित्र, हाल सङ्घीय संसदभित्र 16 समितिहरू क्रियाशील छन्, 16 समितिहरू क्रियाशील छन्। अघि एकजना भाइले त्यो च्याटिङमा चाहिँ लेख्नु भएको थियो, संसदीय समिति र विषयगत समिति भनेको के हो, कि एउटै हो कि फरक हो भनेर सोध्नु भएको थियो। संसदीय समिति र यो अरू साथीहरूको यो आवाज आइरहेको छ कि, धेरै साथीहरूले म्युट गरिदिनु भए हुन्थ्यो नि। अनम्युट छ भने म्युट गर्नु होला। संसदीय समितिहरू नेपालमा अहिले 16 छन् र विषयगत समिति र संसदीय समिति भनेको एउटै हो कि फरक हो भनेर सोध्नु भएको थियो। संसदीय समितिलाई विभिन्न ढङ्गले वर्गीकरण गरिन्छ। ती वर्गीकरणमा अर्थात् संसदीय समितिका प्रकारहरूमध्ये एउटा विषयगत समिति पनि हो। त्यो हामी संसदीय समितिका प्रकारहरूमा म एकछिनपछि आउँछु। पहिला मैले हाम्रो संसदमा भएका समितिहरूको नाम, अब यहाँले सायद मलाई लाग्छ अब इक्जामै आउन थालिसकेको हुनाले पढिसक्नु भएको छ, यदि पढ्नु भएको छैन र अब पढ्नलाई समय पनि छोटो भएको हुनाले सजिलो ढङ्गले सम्झिने उपायको खोजीमा हुनुहुन्छ भने, यो प्रतिनिधि सभामा 10 समिति छन्। 2 हाउसका अलग अलग समिति हुन्छन् कि। हाउस भनेको के हो भन्नु होला फेरि, संसदका सदनहरूलाई, सभालाई हाउस भन्छ कि, अप्पर हाउस लोअर हाउस भन्छ नि होइन, ती अलग अलग हाउसका अलग अलग कमिटी हुन्छ नि। र यो हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात् प्रतिनिधि सभामा 10 समितिहरू छन्। ती 10 समितिहरूको नाम असारा कृषि काम बिउ भनेर सम्झिनु भए नि हुन्छ। असार महिनामा खेती किसानीको काम हुन्छ, बिउ बिजनको कृषि काम हुन्छ भनेर सम्झिनु न। अबाट असारा भन्ने सम्झिनु, असारा कृषि काम बिउ, अ भने अर्थ समिति भनेको त्यो फाइनेन्स कमिटी भन्ने नि हुन्छ, अ भनेको अर्थ समिति। अनि अर्को अबाट अन्तर्राष्ट्रिय सम्बन्ध समिति भन्ने छ, इन्टरनेसनल रिलेसन कमिटी भन्ने छ, अर्को अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति। त्यस्तै गरेर अर्को सा भने असारा भन्यो हामीले, सा भनेको सार्वजनिक लेखा समिति, त्यो धेरै चर्चित समिति हो, तपाईँले सुनिराख्नु भयो होला पटक पटक न्युजमा, सार्वजनिक लेखा समिति, पब्लिक अकाउन्ट कमिटी, एउटा निकै महत्त्वपूर्ण कमिटी हो संसदभित्रको। अरू सबै समितिको सभापति सरकारले आफ्नै पार्टीकालाई नियुक्ति गर्ने गर्छ, तर विश्वव्यापी प्रचलन र अभ्यास के रहेको छ भने, यो पब्लिक एकाउन्ट कमिटी चाहिँ अपोजिसन पार्टीलाई दिइन्छ। त्यसको सभापति चाहिँ, र अहिले त्यो पार्टीको सभापति चाहिँ नेपाली कङ्ग्रेसको हुनुहुन्छ, भरत कुमार शाह भन्ने। शाह भनेको सार्वजनिक लेखा समिति। अनि अर्को असारा, रा भनेको राज्य व्यवस्था तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति भन्ने छ, असारा। कृ भनेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, कृषि काम बिउ भनेका थियौँ नि, कृ भनेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति। अनि कृषि मध्येकै अनि सी भनेको शिक्षा तथा स्वास्थ्य समिति, सी भनेको शिक्षा तथा स्वास्थ्य समिति, कृषि भनेको कानुन न्याय तथा मानवाधिकार समिति, कानुन न्याय तथा मानवाधिकार समिति, म भनेको महिला, महिला तथा सामाजिक समिति, महिला तथा सामाजिक समिति, बी भनेको विकास तथा प्रविधि समिति, विकास तथा प्रविधि समिति, र लास्ट उ भनेको उद्योग तथा वाणिज्य, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, अलि लामो नाम छ त्यसको, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति। यसरी सङ्घीय संसदभित्र विभिन्न 10 समितिहरू छन्। यी समितिहरू विषयगत समिति हुन्, थिमेटिक कमिटी। यिनीहरूको अधिकार क्षेत्र हेर्ने हो भने अलग अलग मन्त्रालयलाई यिनीहरूको क्षेत्राधिकारभित्र विभाजन गरिएको छ। यी त भए प्रतिनिधि सभामा रहेका 10 समिति। पहिला त असारा कृषि काम बिउ भनेर कण्ठ गर्नुभयो भने त्यसपछि यी नाम सम्झिनलाई सजिलै हुन्छ। त्यस्तै अपर हाउस अर्थात् राष्ट्रिय सभामा 4 कमिटी छन्। किन धेरै थोरै भन्नुहोला, प्रतिनिधि सभाको आकार नै ठुलो छ, 275 सांसद हुन्छन्। सबै सांसदहरू कुनै न कुनै एउटा कमिटीको मेम्बर हुन्छ कि, सबै सांसदहरू एउटै सांसदलाई 2 विषयगत समितिको सदस्य बनाइँदैन, एउटा सांसद एउटा समितिमा रहने। त्यसैले 275 भएको हुनाले तिनीहरूलाई 10 समितिमा चाहिँ सदस्यको रूपमा राखिएको छ। अब राष्ट्रिय सभा अर्थात् अप्पर हाउसमा 59 मेम्बर छन्। ती 59 मेम्बरहरूका लागि 4 कमिटी भएपछि इनफ भयो। प्रतिनिधि सभाको कमिटीमा बढीमा 25 सदस्य रहन्छन् भने राष्ट्रिय सभाको कमिटीमा बढीमा 15 रहन्छ। 3 पन्ध्र पन्ध्र पन्ध्र रहने भए एउटामा 14। यसरी राष्ट्रिय सभाभित्र पनि 4 कमिटी छन्। ती कमिटीहरूमध्ये एउटा कमिटी छ विधायन व्यवस्थापन कमिटी, विधायन व्यवस्थापन, विधायन व्यवस्थापन समिति, लेजिस्लेटिभ म्यानेजमेन्ट कमिटी भन्छ, विधायन व्यवस्थापन समिति। अनि अर्को दिगो विकास तथा सुशासन समिति, दिगो विकास तथा सुशासन समिति, सस्टेनेबल डेभलपमेन्ट एन्ड गुड गभर्नेन्स। यो गुड गभर्नेन्स भने चाहिँ प्रतिनिधि सभातिरको नि एउटा समितिका पछाडि झुन्नाएको रहेछ, राष्ट्रिय सभाको समितिमा पनि झुन्नाएको रहेछ। दिगो विकास तथा सुशासन, यता राज्य व्यवस्था तथा सुशासन भने। अनि अर्को राष्ट्रिय सरोकार तथा समन्वय, राष्ट्रिय सरोकार तथा समन्वय, र अर्को छ प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन। प्रत्यायोजित व्यवस्थापन भनेको डेलिगेटेड लेजिस्लेसन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति छ। यसरी राष्ट्रिय सभामा 4, प्रतिनिधि सभामा 10, अनि यसका अलावा 2 ज्वाइन्ट कमिटीहरू छन्, संयुक्त समिति भन्छ त्यसलाई। संयुक्त समितिहरू 2 छन्। ती 2 मध्ये एउटा हो संसदीय सुनवाई समिति, संसदीय सुनवाई, प्रधान न्यायाधीश, न्यायाधीश, राजदूत, संवैधानिक निकायका प्रमुख पदाधिकारी पदमा नियुक्ति पूर्व संसदले सुनवाई गर्छ, उनीहरूलाई बोलाएर प्रश्नहरू सोध्छ, उनीहरूका बारेमा उजुरीहरू लिन्छ सार्वजनिक रूपमा, र उनीहरू बिहेर संसदको बैठकहरूमा ती प्रश्नहरू सांसदहरूले प्रश्न सोध्ने र उनीहरूले उत्तर दिने गर्नुपर्छ। यो काम संसदीय सुनवाई समितिमा हुन्छ र यो समितिमा दुइटै सभाका मेम्बरहरू हुन्छन्। त्यही भएर यसलाई जोइन्ट कमिटी भनेको। अप्पर हाउसका पनि मेम्बर हुन्छन् र लोअर हाउसका पनि मेम्बरहरू रहन्छन् त्यसमा। त्यही भएर यो जोइन्ट कमिटी हो, दुइटै सभाका सांसदहरू सदस्य भएको समिति। कतिजना भन्नुभएको छ? 15 जना बढीमा। त्यसपछि अर्को समिति छ राज्यका निर्देशक सिद्धान्त, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति। कति लामो नाम चाहिँ, राज्यका निर्देशक सिद्धान्त तथा नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति। यसलाई सम्झिनको लागि पहिला संविधानमा एउटा भाग छ नि, राज्यका गाइडिङ प्रिन्सिपल्सहरू छन् नि, प्रिन्सिपल पोलिसिजहरू हो संविधानमा त्यहाँ राखिएका ती राज्यका गाइडिङ प्रिन्सिपलहरू पोलिसीहरू संविधानमा सजाउन राखेको त होइन। फेरि राज्यका निर्देशक सिद्धान्त नीतिहरू कार्यान्वयन भएनन् भनेर कसैले अदालतमा गएर प्रश्न उठाउन पनि पाउँदैन। संविधानमा राज्यका निर्देशक सिद्धान्तमा यस्तो कुरा लेखेको छ, यो कुरा त कार्यान्वयन हुनु पऱ्यो नि भनेर अदालतमा गएर मुद्दा हाल्न पाइँदैन। मुद्दा हाल्न, प्रश्न उठाउन नपाएपछि राज्यले कार्यान्वयन नगर्न पनि त सक्छ, त्यो त राज्यको दायित्व हो, त्यो नगर्न पनि त सक्छ। त्यसै प्रश्न नै उठाउन नपाउने भए अदालतमा त्यहाँ राखेको के अर्थ भन्नु होला? ती भनेका राज्यका प्रतिबद्धताहरू, राज्यका लागि कानुनी बन्धन होइनन्, राज्यका लागि नैतिक बन्धन हो। राज्यले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म कानुन बनाएर त्यसलाई बिस्तारै कार्यान्वयन गर्दै लाने। राज्यले त्यसको कार्यान्वयनका लागि के प्रयत्न गर्यो त, त्यो कुराको परीक्षण यही कमिटीले गर्छ। यसरी संसदीय समितिहरू हाल 16 रहेका छन्। यिनीहरू विषयगत समिति भए र अब हामी यी संसदीय समितिहरूको प्रकारमा जाउँ, त्यसपछि काममा जाउँला। यिनीहरूले के काम गर्छन्, यिनको के महत्त्व छ भन्ने कुरा त्यसपछि छलफल गरौँ। संसदीय समितिहरूलाई विभिन्न ढङ्गले वर्गीकरण गर्न सकिन्छ। संसदीय समितिहरूलाई विभिन्न ढङ्गले वर्गीकरण गर्न सकिन्छ। तीमध्ये एउटा हो विधायन र अविधायन समिति। विधायन र अविधायन, लेजिस्लेसन एन्ड नन लेजिस्लेसन कमिटी, यसरी वर्गीकरण गरिएको छ। विधायन र अविधायन, लेजिस्लेसन एन्ड नन लेजिस्लेसन भनेर पनि बाँडिएको छ। विधायन समिति भनेको के हो र अविधायन समिति भनेको के हो? विधायन समिति भनेको जुन समितिमा विधेयकहरूमाथि छलफल हुन्छ ती समितिलाई विधायन समिति भनिन्छ। विधेयक भनेको इङ्ग्लिसमा बिल भन्छ। बिल भनेको कानुनको मस्यौदा, ऐनको मस्यौदालाई बिल भनिन्छ कि हो। त्यो ऐनको मस्यौदा अर्थात् विधेयकको बारेमा जुन जुन कमिटीमा छलफल हुन्छ नि ती समितिहरूलाई विधायन समिति भनिन्छ। अघि यहाँहरूले लेख्नुभएका प्रतिनिधि सभातिरका 10 समिति थिए नि, ती 10 समितिमध्ये सार्वजनिक लेखा समिति बाहेकका बाँकी 9 कमिटीहरू विधायन समिति, सार्वजनिक लेखा समिति चाहिँ विधायन समिति होइन, बाँकी नौवटा विधायन समिति हो। अनि यहाँले राष्ट्रिय सभातिरका जुन चारवटाको चर्चा गरेका थियौँ नि अघि, ती चारवटा मध्ये विधायन व्यवस्थापन समिति चाहिँ विधायन समिति हो, बाँकी होइन। प्रतिनिधि सभातर्फका नौवटा र राष्ट्रिय सभातर्फको एकवटा गरेर संसदमा हाल दसवटा विधायन समिति रहेछ। छोटकरीमा भन्दा विधेयकमाथि छलफल गर्ने समितिलाई विधायन समिति। अब नन लेजिस्लेसन कमिटी अर्थात् अविधायन समिति भनेको के हो भन्दा, जुन समितिमा विधेयकमाथि छलफल हुँदैन ती समितिलाई अविधायन समिति भनिन्छ, नन लेजिस्लेसन कमिटी। जुन समितिमा विधेयकमाथि छलफल हुँदैन त्यसलाई अविधायन समिति भनिन्छ। अघि हामीले उल्लेख गरेको थियो नि सार्वजनिक लेखा समिति भनेर ती नौवटा बाहेको, त्यो अविधायन हो। किन अविधायन हो भन्नुहुन्छ भने, जति पनि देशमा कानुनहरू बनेका छन् नि ती कानुनहरू त हाउसमा छलफल भएर त बनेका छैन, हाउसले अथवा सभाले संसदले कमिटीमा पठाएर कमिटीले छलफल गरेर कमिटीले रिपोर्ट बनाएर त्यही रिपोर्टलाई नै संसदले पारित गरेका हो र कानुन बनेका हुन्। ती सबै कानुनहरू कुनै न कुनै कमिटीमा गए, छलफल भए, तर सार्वजनिक लेखा समितिमा कुनै पनि विधेयकमाथि छलफल हुँदैन। त्यसो भए यसले के काम गर्छ भन्नु होला, यसले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन हुन्छ नि, प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष बुझाउँछ नि महालेखा परीक्षकले, होइन, सरकारी निकायहरूको लेखा परीक्षण गरेर जुन वार्षिक रिपोर्ट बुझाउँछ हो, त्यो समितिको रिपोर्टमाथि सार्वजनिक लेखा समितिमा छलफल हुन्छ, बेरुजु उपर छलफल हुन्छ कि त्यहाँ चाहिँ नियम विपरीत गरिएका खर्चहरू हुन्छ नि सरकारी ढुकुटीबाट, र महालेखा परीक्षकले बेरुजु औँलाएको हुन्छ नि, हो त्यही बेरुजु उपर विज्ञहरूलाई एक्सपर्टहरूलाई बोलाएर छलफल गरिन्छ, र त्यो बेरुजुलाई कसलाई मिनाहा गर्ने अथवा कुनलाई असुल गर्ने भन्ने विषयमा त्यहाँ छलफल हुन्छ र निर्देशन हुन्छ। त्यसको क्षेत्राधिकार यति हो, त्यसले हेर्ने नै महालेखा परीक्षकको रिपोर्ट हो, उसले कानुन बनाउनलाई कुनै पनि विधेयकमा छलफल गर्दैन। त्यसपछि गएर राष्ट्रिय सभातर्फ चाहिँ बाँकी रहेका जुन तिनवटा कमिटी छन् नि, ती कमिटीहरूले पनि विधेयकमाथि छलफल गर्दैन। तिनको नामबाटै तिनले के काम गर्छन् थाहा पाइहाल्नु भने, विधायन व्यवस्थापन समितिले चाहिँ राष्ट्रिय सभामा आएका जति सबै विधेयक एउटै कमिटीले छलफल गरेर टुङ्ग्याउँछ, त्यही विधायन समितिले, विधायन व्यवस्थापन समितिले। बाँकी समितिले बिलमाथि छलफल गर्दैन, त्यसैले ती अविधायन। एकजना भाइले सोध्नुभएको रहेछ, एउटा कमिटीको मेम्बर अर्को कमिटीको मिटिङमा जान पाउँछ कि पाउँदैन भन्नुभएको छ। एउटा कमिटीको मेम्बर अर्को कमिटीको मिटिङमा जानु पर्यो भने मिटिङ बस्नुभन्दा एक दिन अघि नै त्यो कमिटीको चिफलाई, सभापतिलाई जानकारी गराउनुपर्छ र अनुमति लिनुपर्छ, अनि त्यो संसदको समितिको बैठकमा त्यो सांसद उपस्थित हुन पाउँछ र सहभागी हुन पाउँछ, आफ्ना कुरा राख्न पाउँछ, अरूका कुरा सुन्न पाउँछ, तर उसलाई त्यो कमिटीमा भोटिङ राइट्स हुँदैन। ऊ जुन कमिटीको मेम्बर हो त्यही कमिटीमा चाहिँ उसलाई भोटिङ राइट्स हुन्छ। अब संसदका समितिहरूलाई वर्गीकरण गर्दा अर्को स्थायी र अस्थायी भनेर पनि बाँडिन्छ, पर्मानेन्ट एन्ड एडहक, स्थायी र अस्थायी गरेर बाँडिएको छ। अब स्थायी समिति भनेको के हो भन्दा, संसदको कार्यकाल रहुन्जेल क्रियाशील हुने समितिलाई संसदको कार्यकालभर क्रियाशील हुने समितिलाई स्थायी समिति भनिन्छ। संसदको कार्यकालभर क्रियाशील हुने समिति स्थायी समिति हो भने, कुनै खास प्रयोजनका लागि गठन हुने, कुनै खास प्रयोजनका लागि गठन हुने र उद्देश्य पुरा भएपछि स्वत विघटन हुने कमिटीलाई अस्थायी समिति भनिन्छ, एडहक कमिटी। कुनै खास प्रयोजनका लागि ती गठन हुन्छन् र त्यो उद्देश्य पुरा भएपछि तिनीहरू स्वत विघटन हुन्छ। यस्ता समितिलाई अस्थायी समिति भनिन्छ। पहिले 46 सालको राजनीतिक परिवर्तनपछि 48 सालमा जुन निर्वाचन भयो नि, त्यसपछिको पार्लियामेन्टमा यस्तै एउटा अस्थायी कमिटी थियो। त्यो कस्तो थियो भन्नुहुन्छ भने, अपर हाउसमा यदि कुनै बिल आयो, विधेयक आयो होइन, अपर हाउसमा कुनै एउटा विधेयक आयो भने त्यो विधेयकमाथि छलफल गरेर सभामा रिपोर्ट पेस गर्नका लागि तत्काल सभाले एउटा कमिटी गठन गर्थ्यो र त्यो कमिटीले विधेयकमाथि छलफल गर्थ्यो र रिपोर्ट बुझाउँथ्यो अनि त्यसको काम सकिन्थ्यो। अनि त्यसको 2-4 महिनापछि फेरि अर्को बिल आयो भने फेरि गठन हुन्थ्यो अर्को त्यस्तै कमिटी, त्यही छलफल गर्न, अनि उसले रिपोर्ट बुझाएपछि उसको काम सकियो। हो, यस्ता कमिटीहरूलाई अस्थायी कमिटी भनेर भनिन्छ। यसरी स्थायी र अस्थायी गरेर पनि बाँडिएको रहेछ। अर्को हुन्छ जोइन्ट कमिटी, संयुक्त समिति। यसरी मुख्य चाहिँ यिनै हुन् संसदभित्रका समिति, संयुक्त समिति। दुवै सभाका सांसदहरू संलग्न समितिलाई संयुक्त समिति भनिन्छ। नेपालमा 2 रहेछन् अहिले। त्यसपछि 4 नम्बरमा अन्य समिति। समितिका प्रकार अर्थात् वर्गीकरणमा यहाँले 1 नम्बरमा विधायन र अविधायन समिति लेख्नुभयो, 2 नम्बरमा स्थायी र अस्थायी समिति, 3 नम्बरमा संयुक्त समिति र 4 नम्बरमा अन्य समिति। अन्य समितिहरू भनेका जस्तो हाम्रो संविधानमा पनि लेखेको छ, अघि कुन धाराको चर्चा गर्दै गर्नुहुन्थ्यो उहाँले, संविधानको पलानु धारा बमोजिम गठन हुन्छ कि हुँदैन भनेर। हाम्रो संविधानमै संसदको चाहिँ भागमा हेर्नु होला, संसदका दुवै सभाले समितिहरू गठन गर्न सक्ने व्यवस्था गरेको छ, विषयगत लगायतका अन्य समिति गठन गर्ने भनेको छ। विश्वव्यापी रूपमा संसदभित्र अन्य समिति गठन गर्न सक्ने कानुनी व्यवस्था हुन्छ। इक्जाम्पलको लागि संसदको विशेषाधिकार हेर्नु होला त, संसदलाई स्पेसल प्रिभिलेज दिएको छ संविधानले, संसदीय विशेषाधिकार त्यहाँ भनेको छ। यदि कसैले संसदको विशेषाधिकारको हनन गर्यो भने त्यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नको लागि समिति गठन गर्न सक्ने कुरा उल्लेख छ। कसैलाई महाभियोग लगाउन पर्यो भने, त्यस्तो प्रस्ताव आयो भने संसदले समिति गठन गर्न सक्ने, महाभियोग समिति गठन गर्न सक्ने र त्यो व्यक्तिलाई महाभियोग लगाउनु उपयुक्त छ कि छैन भनेर त्यो समितिले रिपोर्ट दिन्छ अनि त्यो समिति सिद्धिन्छ। हो यसरी अन्य समितिहरू पनि गठन गर्न सक्ने कानुनी व्यवस्था विश्वव्यापी रूपमै रहेको देखिन्छ। यसरी समितिको वर्गीकरण भन्यो भने यहाँले यसरी गर्नुपर्छ। अब हामी संसदीय समितिहरूको औचित्य आवश्यकता महत्त्व सान्दर्भिकता औचित्य जे भने पनि अब हामी यसको महत्त्व अर्थात् यसको आवश्यकता औचित्यतिर लागौँ। संसदकै काम गर्ने हैछन् यिनीहरूले, संसद आफैले गरे भइहाल्यो नि, संसदका समितिहरू किन चाहियो, यसको औचित्य के छ? एउटै काम गर्नको लागि संसद अनि उही काम समितिले पनि गर्दो रहेछ भनियो। अब यसका औचित्य अर्थात् यसको उद्देश्य आवश्यकतालाई मैले बुँदागत रूपमा यहाँलाई भने, पहिलो नम्बरमा संसदको नियमित काममा सहयोग पुर्याई कार्यबोझ कम गर्ने, संसदको नियमित काममा सहयोग पुर्याई कार्यबोझ कम गर्न। संसदले गर्नपर्ने काम धेरै रहेछ नि, अघि हामीले भनेका संसदले गर्नपर्ने काम धेरै रहेछन्, त्यो संसदले गर्नपर्ने काम संसदभित्रै चाहिँ साना साना युनिटहरू गठन गरेर साना साना समूह बनाएर कामको विभाजन गरेर गर्दाखेरि संसदलाई कार्यबोझ कम हुने भयो नि। जस्तै इक्जाम्पलका लागि यहाँलाई भन्नुपर्दा, अहिले सङ्घीय संसदमा निजामती सेवा विधेयक विचाराधीन छ। त्यो निजामती सेवा विधेयकमा त 150-200 चाहिँ दफा छन्। ती अलग अलग दफाका बारेमा 275 सांसद भएको चाहिँ पार्लियामेन्टभित्र छलफल गर्दा कति समय लाग्ला सबै बोल्न खोजे भने, अलग अलग धारामा भन्नु त। संसदले एउटै कानुन बनाउनका लागि त 1 वर्षभन्दा बढी लाग्दो रहेछ त्यसरी छलफल गर्न थाल्ने हो। त्यही संसदका समिति बनाइदिएर 25 संसदहरू भएको कमिटीमा त्यो पठाएर त्यहाँबाट छलफल गर्न लगाएपछि त छिटो हुने भयो नि त, होइन? कार्यबोझ घट्यो नि त, त्यही काम कमिटीहरूले गरिदिए पछि गएर उसले औपचारिक रूपमा पारित गर्ने भयो। त्यही भएर संसदको कार्यबोझ घटाउनको लागि संसदीय समितिहरूको गठन गरियो, यसको औचित्य मैले यहाँलाई प्रष्ट पारेँ। त्यसपछि गएर यसको अर्को चाहिँ महत्त्व के छ भन्नुहुन्छ भने, छिटो छरितो ढङ्गले काम सम्पादन गर्न, एउटा संसदको कार्यबोझ कम गर्न होइन, अर्को छिटो छरितो ढङ्गले काम गर्न। कसरी छिटो हुन्छ भन्नु होला, अहिले संसदको मिटिङ छैन, सांसदहरू अहिले बैठक गरेका छैनन्। तपाईँले बानेश्वरमा बैठक भयो भनेर सुन्नु भएको छैन, संसदको बैठक नचलेका हुनाले राष्ट्रपतिले अध्यादेश जारी गर्नुहुन्छ। संसदको बैठक नचलेको बेला पनि संसदले गर्नुपर्ने कामहरू समितिका बैठकहरू बसेर अहिले गरिरहेको छ। भोलि संसदको बैठक सुरु भएपछि समितिले तयार पारेको रेडी बनाएर राखेको काम त्यहाँ पेस गर्छ अनि संसदले पारित गरिदिन्छ। भनेपछि संसदले गर्नपर्ने काम के भयो, छिटो छरितो ढङ्गले हुने भयो। संसदको बैठक नबसेको बेला पनि समितिका बैठक बस्न सक्छन् र उनीहरूले संसदको काम गर्न सक्छन्। यहाँ यहाँले के कुरामा क्लियर हुनु होला भने, संसदका समिति भनेका कुनै अलग निकाय होइनन्, संसदकै एजेन्ट हुन्, संसदकै प्रतिनिधि वा एजेन्ट हुन्, उनीहरूको छुट्टै एजेन्डा र बिजनेस हुँदैन। संसदले जे गर्ने हो त्यही काम कमिटीले गर्ने। भनेपछि संसदको मिटिङ नबसेको बेला पनि समितिहरू बैठक बसेर संसदले गर्नुपर्ने काम चाहिँ उनीहरूले गरिरहेका हुन्छ र संसदको बैठक बसेपछि संसदले त्यसलाई अनुमोदन गर्दो रहेछ। यसरी काम कारवाही छिटो छरित हुन्छ। र हाम्रोमा अब रेल आउने थालो भन्छ, रेलवे विधेयक चाहिँ सरकारले संसदमा ल्याएर फालिदियो, संसदको बैठक बसिरहेछ। तर अहिले अप्पर हाउसमा त्यो विधायन व्यवस्थापन समितिमा रेलवे विधेयकमाथि अहिले छलफल चलिरहेको छ। भनेपछि संसदले गर्नुपर्ने काम समितिले संसदका बैठक नहुँदा पनि बसेर गर्दो रहेछ, जसले गर्दा कामकाज भाइ छिटो हुन्छ। समितिले नगरिदिनु हो त अब संसदको बैठक आह्वान भएपछि रेलवे विधेयकमा छलफल गर्न पर्यो भने त वर्षौँ लाग्छ। त्यस्तै यसको अर्को चाहिँ महत्त्व किन रहेको छ भन्नुहुन्छ भने विशेषज्ञ सेवा लिन, विशेषज्ञ सेवा लिन, एक्सपर्टहरूको सर्भिस संसदीय समितिहरूले लिन्छन्। यहाँहरूलाई मैले अघि के भनेको थिएँ भने पार्लियामेन्टको बैठक एकदम फर्मल हुन्छ, त्यो बैठकमा पार्लियामेन्टका मेम्बरहरू र मिनिस्टरहरू, प्रधानमन्त्री मन्त्री मात्रै उपस्थित हुन्छन्। त्यसपछि गएर नीति कार्यक्रम पेश गर्ने बेलामा राष्ट्रपति उपस्थित हुन्छ, तिनीहरू बाहेक कुनै कानुनी विषयमा सल्लाह दिन महान्यायाधिवक्ता चाहिँ उपस्थित हुन सक्छ, ती बाहेक अरूलाई पार्लियामेन्टको मिटिङभित्र प्रवेश हुँदैन, ती एकदमै फर्मल हुँदो रहेछ। तर ती सांसदहरूले जुनसुकै विषयमा कानुन बनाउन जान्दछन् त, कुनै प्राविधिक विषयमा टेक्निकल विषयमा कानुन बनाउन पर्यो भने उनीहरूलाई टेक्निकल वर्डै थाहा हुँदैन, त्यो के गर्ने हो भन्ने नै थाहा हुँदैन, केही बुझिरहेको हुँदैनन्, अनि उनीहरूले एक्सपर्टहरूको परामर्श सल्लाह सुझाव नलिइकन कस्तो कानुन बनाउला। पार्लियामेन्टका कमिटीहरू कम औपचारिक र बढी संवादयुक्त हुन्छ, त्यहाँ तपाईँ हामी जस्ता जोसुकै व्यक्तिको पनि प्रवेश सहजै हुनसक्छ। त्यही भएर पार्लियामेन्टका कमिटीहरूले विधेयकका सम्बन्धमा वा अन्य विषयहरूमा एक्सपर्टहरूलाई चाहिँ बोलाएर उनीहरूका कुरा सुनेर उनीहरूका सुझावहरू लिएर विधेयकलाई संशोधन परिमार्जन र परिष्कृत गर्न सक्छ र त्यसैलाई संसदले पछि पारित गर्ने गर्छ। त्यसैले एक्सपर्टहरूको सेवा लिनको लागि पनि संसदीय समितिहरू महत्त्वपूर्ण छन्। सांसदहरू आफै एक्सपर्ट हुन्छन् भन्नु होला, सबै विषयमा एक्सपर्ट हुँदैनन्, कतिपय विषयमा एक्सपर्ट हुन्छन्। ती सांसदहरूलाई उनीहरूलाई जे विषयमा उनीहरू बढी रुचि राख्छन् र उनीहरूलाई जे विषय बढी जानकारी रहेको हुन्छ उनीहरूलाई त्यस्तै प्रकृतिको समितिमा चाहिँ मेम्बर बनाइदिएको हुन्छ र तिनीहरूको विज्ञता, तिनीहरूको एक्सपर्टिजम पनि त्यहीँ चाहिँ देखिन्छ। जस्तो इक्जाम्पलको लागि हेर्नु त, अहिले लालबाबु पण्डित सामान्य प्रशासन मन्त्रालयको बारेमा, निजामती प्रशासनको बारेमा उनलाई बढी जानकारी होला किनभने उनी मन्त्री भएका पटक पटक त्यही मन्त्रालय होइन, अहिले त मन्त्री छैनन् तर उनमा चाहिँ त्यो विषयमा जानकारी र अनुभव त छ नि। अब उनी कहाँ कुन कमिटीको सदस्य हुन्छन्, उनी हुन्छन् राज्य व्यवस्था तथा सुशासन, त्यो समितिले सङ्घीय मामिला मन्त्रालयले गर्ने कामहरू, त्योसँग सम्बन्धित विधेयकहरू छलफल गर्ने गर्छ। त्यतिखेर उनले आफ्नो विज्ञता र अनुभव त्यहाँ चाहिँ प्रस्तुत गर्न पाउँछ। जस्तो इक्जाम्पलको लागि सुरेन्द्र पाण्डे, उनी अर्थमन्त्री भइसकेका, नेपालको अर्थव्यवस्थाका जानकार र त्यो विषयमा रुचि राख्ने, अब उनी कुन समितिमा होला, सहजै अनुमान गर्नुहोस् उनी अर्थ समितिमा छ, अर्थ मन्त्रालयले ल्याउने जति पनि बिल हुन्छ त्यो त्यही अर्थ समितिमा छलफल हुन्छ, भनेपछि त्यतिखेर उनको पनि विज्ञता त्यहाँ उनले प्रस्तुत गर्न पाउँछन्। यसरी सांसदहरूको विज्ञताको उपयोग गर्न र बाह्य विज्ञहरूको पनि सेवा लिनको लागि संसदीय समितिहरू महत्त्वपूर्ण छन्। त्यसपछि संसदीय समितिको अर्को चाहिँ महत्त्व भनेको दलीय व्हिपबाट अलग रहेर, दलीय व्हिपबाट अलग रहेर विषयमाथि गहन छलफल गर, विषयमाथि गहन छलफल गर, संसदीय समितिहरू महत्त्वपूर्ण छन्। मैले यहाँलाई हिजो पनि भनेको थिएँ नि, संसदका बैठकहरूमा व्हिप जारी गर्छन् भनेर, व्हिप जारी गरेपछि मेम्बरले मान्नै पर्छ कि त अब छोड्नुपर्छ पद पनि भनेको थिएँ। संसदका बैठकहरूमा व्हिप जारी हुन्छ सांसदहरू स्वतन्त्र हुन्नन्, पार्टी नीति विपरीत गएर काम गर्यो भने कारवाही हुन्छ, तर संसदीय समितिहरूमा सामान्यतया व्हिप लाग्दैन। सांसदहरूले आफ्नो ब्रह्मले देखेका कुराहरू, आफ्नो बुद्धि र विवेकले जे ठान्छ त्यो कुरा स्वतन्त्र ढङ्गले त्यहाँ प्रस्तुत गर्न पाउँछ, के ठिक के बेठिक, जसले गर्दा यो राजनीतिक पूर्वाग्रहबाट अलग भएर सही निर्णय हुन जान्छ। त्यसका लागि पनि संसदीय समितिहरू महत्त्वपूर्ण रहिआएका छन्। हिजो चाहिँ वाइड बडी विमान काण्डका बारेमा, अहिले मरेर गए रविन्द्र अधिकारी, उनी पर्यटन मन्त्री भएको बेलामा पार्लियामेन्टकै एउटा कमिटीले उनीमाथि छानबिन गर्नुपर्छ, उनी पनि त्यो वाइड बडी घटनामा चाहिँ दोषी छन्, किन भुक्तानी दिए भनेर पार्लियामेन्टको कमिटीले, सार्वजनिक लेखा समितिले उनलाई कारवाही गर्नलाई निर्देशन दिएको थियो। त्यो उनले चाहिँ वाइड बडी घटनामा उनी संलग्न छन् या छैनन् भन्ने विषयमा छानबिन गर्न गठन भएको कमिटीमा नेकपाकै सांसदहरू पनि थिए, पार्वत गुरुङ लगायतका। खोइ उनीहरूले पनि छानबिन हुनुपर्छ भनेर आफ्नै पार्टीका चाहिँ मन्त्रीलाई किन भने होला? मैले यो अरू कुरा रविन्द्र अधिकारी दोषी हुन् भन्न खोजेका होइन, हुन् होइनन् भन्ने कुरा त्यो अहिले यहाँ हामीले चर्चा गर्ने विषय होइन। मैले यहाँहरूलाई जोड दिन खोजेको कुरा के भने, संसदका समितिहरूमा सामान्यतया दलीय व्हिप लाग्दैन, सांसदहरूले ठिक बेठिक आफ्नो बुद्धि र विवेकले छुट्याउन पाउँछन्, स्वतन्त्र पूर्वक त्यहाँ बोल्न पाउँछन्, आफ्ना विचार राख्न पाउँछन्। यति मात्रै भन्न खोजे। संसदीय समितिको आवश्यकता, औचित्य, महत्त्व भन्यो भने यही हो, यही लेख्ने हो यहाँले। अब हामी संसदीय समितिहरू एउटा प्रश्न यो विगतमा चाहिँ आइरहने गरेका थियो, हेर्नु पहिला अफिसरको कोर्समा, मैले अफिसर पास गर्ने बेलामा पनि यही टपिक अहिले तपाईँले फोर्थ पेपरमा पढ्नुपर्ने टपिक थियो। त्यतिखेर चाहिँ एउटा प्रश्न के पनि आएको थियो भन्नुहुन्छ भने, त्यो महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ, सार्वजनिक प्रशासनलाई उत्तरदायी, मितव्ययी र कामयेबी बनाउन, सार्वजनिक प्रशासनलाई उत्तरदायी, मितव्ययी र कामयेबी बनाउन संसदीय समितिको कस्तो भूमिका रहन्छ? यो यहाँहरूले नै लेख्नुहुन्छ कि भन्नुपर्छ होला, भनिदिनु न सर। हजुर, मैले बुँदागत रूपमा त्यसो भए यसको आन्सर चाहिँ मैले यहाँलाई यहाँ राखेँ। सार्वजनिक प्रशासनलाई उत्तरदायी, मितव्ययी, कामयेबी बनाउन संसदीय समितिको भूमिका के हुन्छ भन्दा, पहिलो कुरा, सार्वजनिक प्रशासन भनेको रुल बाउन्ड इन्स्टिट्युसन हो। र त्यो सार्वजनिक प्रशासनलाई आवश्यक पर्ने नीति नियम ऐन कानुनहरूको निर्माण संसद र संसदीय समितिबाट हुने गर्छ। भनेपछि सार्वजनिक प्रशासन ऐन कानुनका आधारमा सञ्चालित हुन्छ र त्यसका लागि आवश्यक पर्ने कानुन संसद र यसका समितिहरूमा निर्माण गरिन्छ, नम्बर वान। त्यसपछि अर्को, आर्थिक अनुशासन कायम गर्न र बेरुजु घटाउन मद्दत गर्छ। आर्थिक अनुशासन कायम गर्न र बेरुजु घटाउन मद्दत गर्छ, किनकि सांसदका समितिहरूले सरकारले गरेका खर्चहरू मितव्ययी ढङ्गले भएका छन् या छैनन् भनेर अध्ययन परीक्षण गर्ने गर्छन् र निर्देशनहरू दिन्छन्। अझ सार्वजनिक लेखा समितिको त कामै त्यही रहेछ, यदि नियम विपरीत खर्च गरिएको छ भने त्यो बेरुजुलाई असुल उपर गर्नको लागि समितिले निर्देशन दिन्छ र त्यो सरकारी बाँकी सरह त्यो असुल उपर गर्नुपर्छ। भनेपछि बेरुजु घटाउन, आर्थिक अनुशासन कायम गर्न, मितव्ययिताको लागि यी संसदका समितिहरू महत्त्वपूर्ण हुँदारहेछ। त्यसपछि अर्को, प्रत्यायोजित विधायनलाई नियन्त्रण गरी कानुनी शासन कायम गराउँछ, डेलिगेटेड लेजिस्लेसनलाई नियन्त्रण गरेर कानुनी शासन कायम गराउँछ। यो डेलिगेटेड लेजिस्लेसन भने के हो सर, यो कस्तो हो? डेलिगेटेड लेजिस्लेसन भनेको संसदको काम हो कानुन बनाउने। सबै विषयमा संसदले कानुन बनाउँदैन, सब्सटेन्टिभ कुराहरूमा मात्रै संसदले कानुन बनाउँछ, र यो कार्यविधिगत कुराहरू, प्रोसिड्युरल कुराहरूमा संसदले सामान्यतया कानुनहरू बनाउँदैन। जसलाई कानुन चाहिएको हो उसैले ती कार्यविधिगत कुराहरू बनाउँछ, र ती जसलाई कानुन चाहिएको हो तिनीहरूले त्यो विषयमा कानुन बनाउँदा संसदले दिएको अधिकारमा प्रयोग गरेर बनाउँछ। संसदले दिएको अधिकारभन्दा बाहिर गएर, उसले दिएको अधिकारभन्दा बढी अधिकार प्रयोग गरेर ती निकायहरूले कानुन बनाउन पाउँदैन। बनाए भने ती के हुन्छन्? स्वत अमान्य हुन्छन्, मान्य हुन्छन्। त्यही भएर त्यो डेलिगेटेड लेजिस्लेसनलाई कन्ट्रोल गर्ने मेकानिजमहरू भनेका संसदीय समिति। जस्तो इक्जाम्पलको लागि, हाम्रो संविधानमा सार्वजनिक प्रशासन सञ्चालन गर्नको लागि नेपाल सरकारले आवश्यक सेवाहरू गठन गर्न सक्ने भनेको छ। निजामती सेवाको गठन भयो, त्यो निजामती सेवाको सञ्चालन गर्नका लागि चाहिने कानुन संसदले बनाइदियो, तर निजामती सेवा नियमावली चाहिँ सरकार आफैले बनाए। किन? त्यो ऐनमा लेखिएको छ, यो ऐनको उद्देश्य पुरा गर्न नेपाल सरकारले नियमावली बनाउन सक्नेछ। यो ऐनको उद्देश्य पुरा गर्न ऐनले जे जे कुरा भनेको छ त्यसलाई चाहिँ कार्यान्वयन गर्नको लागि कार्यविधिगत कुराहरू समावेश गरेर नेपाल सरकार आफैले नियमावली बनाउन सक्नेछ भनेको छ। अब त्यो नियमावली बनाउँदाखेरि नेपाल सरकारले सो ऐनले दिएको अधिकारभन्दा बढी अधिकार प्रयोग गर्न पाउँदैन। यी कुराहरू कहाँ हेरिन्छ भन्नु होला? संसदका समितिहरूमा हेरिन्छ। अघि मैले राष्ट्रिय सभातिर एउटा समिति भने, यहाँलाई प्रत्यायोजित विधायन समितिको कुरा गरेका थिएँ नि, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति भन्ने छ नि, रामनारायण भिडारी त्यसको सभापति हुनुहुन्छ। त्यो समितिले के गर्छ? संसदले बनाएको कानुनले दिएको अख्तियारी अथोरिटीभन्दा बाहिर गएर कुनै पनि निकायले कानुन बनाएर कार्यान्वयन गरेको छ कि स्वेच्छाचारी ढङ्गले, त्यो अध्ययन गर्छ। यही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कति कानुन बनाएको छ, तिमीले बनाएका कानुन ल्याऊ भनेर माग गर्यो त्यो कमिटी। अख्तियारले दिन मिल्दैन भने तिमीले तिम्रो टेबलको घरमा चाबी लाएर राखेका कानुनद्वारा शासन गर्न पाइँदैन, त्यो कानुन दिन्छौ कि के गर्छौ भनेर फेरि चिठी लेख्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनहरू त्यो समितिमा पठायो। त्यसपछि त्यसरी पठाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048ले दिएको अधिकारभन्दा बाहिर गएर अख्तियारले विभिन्न कानुनहरू बनाएर ती कानुन बमोजिम काम गरेको देखियो। हो, त्यस्ता कुराहरू भएको छ कि छैन भनेर त्यसलाई अध्ययन गर्ने र तिनीहरूलाई संसदले ती कुराहरू उल्लेख गरेर, समितिले उल्लेख गरेर आफ्नो रिपोर्टमा उल्लेख गरेर पार्लियामेन्टमा पेस गरेपछि पार्लियामेन्टले पारित गर्यो भने त्यो नियमावली के हुन्छ? अमान्य हुन्छ। त्यसैले यो डेलिगेटेड लेजिस्लेसनलाई कन्ट्रोल गर्ने सरकारले जथाभावी कानुनहरू बनाएर शासन गर्न थाल्यो भने निरङ्कुशता हुन्छ, कानुनको शासन कायम हुँदैन। त्यसैले कानुनको शासन कायम गर्नमा समितिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। सार्वजनिक प्रशासनलाई यसरी चाहिँ यसले चाहिँ सहयोग गरेको हुँदो रहेछ। अनि अर्को चाहिँ, संवैधानिक निकाय लगायतका महत्त्वपूर्ण पदहरूमा नियुक्ति पूर्व सुनवाई गरेर, संवैधानिक निकाय लगायतका महत्त्वपूर्ण पदहरूमा नियुक्ति पूर्व सुनवाई गरेर उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा नियुक्तिका लागि सहयोग पुर्याउँछ। राइट म्यान इन राइट प्लेस, उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा नियुक्तिका लागि सहयोग पुर्याउँछ पार्लियामेन्टको कमिटीले। त्यसपछि अरू भनेको अब सरकारका सार्वजनिक प्रशासन अन्तर्गत चाहिँ विभिन्न निकायका काम कारवाहीको अनुगमन मूल्याङ्कन गरेर आवश्यक निर्देशन दिन्छ। ती निर्देशनको पालना गर्नु सम्बन्धित निकायको कर्तव्य हुन्छ। विभिन्न निकायहरूको काम कारवाहीको अनुगमन मूल्याङ्कन गरी निर्देशन र सुझावहरू दिने गर्छ। यसरी सार्वजनिक प्रशासनलाई कामयाबी बनाउन, उत्तरदायी बनाउन सार्वजनिक प्रशासनले निर्वाह गर्ने भूमिका, सरी संसदीय समितिले निर्वाह गर्ने भूमिका भनेर निकै चाह्यो भने यो कुरा चाहिँ याद गर्नु होला। यो अलिकति महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ मलाई। अब हामी संसदीय समितिहरूमा, संसदीय समितिहरूको बारेमा चर्चा गरेपछि अब संवैधानिक निकायहरूतिर जाउँ। संवैधानिक निकाय भनेको के हो? व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बाहेकका, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बाहेकका संविधानमा व्यवस्था गरिएका अन्य अङ्गहरूलाई संवैधानिक निकाय भनिन्छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बाहेकका संविधानमा व्यवस्था गरिएका अन्य निकायहरूलाई संवैधानिक अङ्ग अर्थात् संवैधानिक निकाय भनिन्छ। संवैधानिक निकायहरूको गठन, संवैधानिक निकायहरू कन्स्टिट्युसनल बोडिजहरूको गठन, काम, कर्तव्य र अधिकार संविधानमै उल्लेख गरिएको हुन्छ। काम, कर्तव्य र अधिकार संविधानमै उल्लेख गरिएको हुन्छ। यी निकायहरू सरकारको मातहतमा हुँदैन, सरकारको प्रत्यक्ष नियन्त्रणमा हुँदैन, सरकारको प्रत्यक्ष नियन्त्रणमा हुँदैन। यी अङ्गहरू सरकारको काम कारवाही उपर अनुगमन गर्नका लागि व्यवस्था गरिएका विशिष्ट अङ्गहरू, सरकारको काम कारवाही उप अनुगमनका लागि निर्माण गरिएका विशिष्ट अङ्गहरू हुन्। शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलनका लागि यिनीहरूको गठन गरिएको, शक्तिको बाँडफाँड, नियन्त्रण र सन्तुलन, चेक एन्ड ब्यालेन्स, सरकारको शक्तिको नियन्त्रण र सन्तुलनका लागि यिनीहरूको गठन गरियो। संवैधानिक निकायहरूले गर्ने कामको प्रकृति कार्यपालिकीय हुन्छ। एक्जिक्युटिभले गर्ने खालकै कामहरू संवैधानिक निकायहरूले गर्छन्। संवैधानिक निकायहरूले गर्ने कामको प्रकृति कार्यपालिकीय हुन्छ। त्यसो भए कार्यपालिकाले नै गर्ने काम गर्ने भए यिनी किन गठन गर्नु पर्यो? कार्यपालिकाले नै गरे भइगयो। कार्यपालिकाले ती कार्यहरू गर्दा त्यसमा निष्पक्षता कायम हुन नसक्ने र जनतामा अविश्वास पैदा हुने, जनतामा अविश्वास पैदा हुने अवस्था पनि रहन्छ। त्यसैले सरकारको काम कारवाहीमा निष्पक्षता कायम गर्न र जनताको विश्वास अभिवृद्धि गर्न संसदीय समितिहरू गठन गरिएको, सरी संवैधानिक निकायहरू गठन गरिएको, यसले गर्ने कामको प्रकृति भनेको कार्यपालिकीय नै हो। तर त्यो काम कार्यपालिकाले गर्दा त्यसमा निष्पक्षता कायम हुन नसक्ने र जनतामा अविश्वास पैदा हुन सक्ने भएकाले सरकारकै काम कारवाहीमा निष्पक्षता कायम गर्न र जनविश्वास अभिवृद्धि गर्न संवैधानिक निकायहरूको गठन गरिएको। जस्तो इक्जाम्पलका लागि मानौँ, नेपालको निजामती सेवाभित्र सरकारी जागिरमा, स्थायी जागिरमा कार्यपालिका आफैले नियुक्ति गर्नु पर्यो, परीक्षा लिनु पर्यो भने हाम्रो जस्तो मुलुकमा पदमा भएका मान्छेहरूले आफ्नै भाइ भतिजाहरूलाई नियुक्ति गर्न सक्छ, त्यसमा निष्पक्षता नहुन सक्छ र जनताको विश्वास नरहन सक्छ। त्यसैले त्यसमा निष्पक्षता कायम गर्न र जनताको विश्वास अभिवृद्धि गर्न सरकारको प्रत्यक्ष नियन्त्रणमा नरहेका संवैधानिक निकायहरू गठन गरेर तिनीहरू मार्फत चाहिँ काम गरियो। सरकारी जागिरका लागि परीक्षाको सञ्चालन लोक सेवा आयोगले गर्छ, लोक सेवा आयोग संवैधानिक निकाय, त्यसमा प्रधानमन्त्रीले फलानु मान्छेको नाम निकालिदिनु पर्यो भनेर फोन गर्दैमा त्यो निकायले चाहिँ नगर्न पनि सक्छ, नगरे त फेरि निकालिदिए भने के गर्ने भन्नुभयो। संवैधानिक निकायका पदहरूमा 6 वर्षका लागि ती पदाधिकारीहरू नियुक्ति हुन्छन्, संवैधानिक परिषदको सिफारिसमा नियुक्ति हुन्छन्, संवैधानिक परिषदमा सरकार पक्ष मात्र होइन अपोजिसन पार्टीको पनि प्रतिनिधित्व हुन्छ, सर्वोच्च अदालतबाट प्रधान न्यायाधीश हुन्छन्, प्रतिपक्षी दलको नेता हुन्छन्, सभामुख हुन्छन्, प्रधानमन्त्री हुन्छन्, एकजनाले चाहँदैमा सिफारिस गर्न सकिँदैन पार्टीको मान्छेलाई। अर्को कुरा, नियुक्ति भएको मान्छेले काम आफूले भनेको मानेन भने उसलाई बिचमा हटाउनलाई त्यति सजिलो छैन, 6 वर्षका लागि नियुक्त हुन्छ, उसलाई हटाउनु पर्यो भने सङ्घीय संसदबाट प्रतिनिधि सभाले 2/3 बहुमतले चाहिँ हटाउन सक्छ, 2/3 बहुमत भनेको सामान्यतया त्यति सजिलो मत होइन। त्यसैले उनीहरूको उनीहरूमा चाहिँ के हुँदो रहेछन्, सरकारको प्रत्यक्ष नियन्त्रणबाट बाहिर हुन्छ। एउटा क्वेसन सोध्दा सर, त्यो सरकारको प्रत्यक्ष नियन्त्रणबाट बाहिर हुन्छ भन्नु, तर अहिले यो सरकारले चाहिँ लोकसेवा आयोगलाई चाहिँ यो नियुक्ति रोक्न भनेर आग्रह भन्ने कि आदेश भन्ने त दियो नि, त्यो नियुक्ति रोक्न भन्दा पनि यो के हो भन्नुहुन्छ भने लोकसेवा आयोगले नेपाल सरकारले चाहिँ रिक्त पदहरूको दरबन्दी नपठाएसम्म उसले चाहिँ विज्ञापन गर्दैन, पहिलो कुरा। अर्को कुरा, विज्ञापन भइसकेका पदहरूमा पनि अहिले विश्वव्यापी महामारी कोरोनाको कारणले उसले आग्रह गरेको हो र सोही बमोजिम लोकसेवा आयोगले चाहिँ परीक्षा हाललाई चाहिँ पछि सारेको मात्रै हो, त्यसलाई चाहिँ सरकारको नियन्त्रण अथवा सरकारको हस्तक्षेप भनेर औँल्याउन चाहिँ मिल्दैन। त्यसपछि यो संवैधानिक निकायहरूको अवधारणा कहाँबाट सुरु भएको हो भन्नुहुन्छ भने संवैधानिक निकायहरूको सुरुवात स्केन्डिनेभियन कन्ट्रीहरूबाट भएको, स्विडेनबाट। स्विडेनमा सन् 1809 कार्यकारिणी शक्तिको दुरुपयोग र प्रशासनिक अन्यायका विरुद्ध, माल एडमिनिस्ट्रेसन भन्छन्, माल एडमिनिस्ट्रेसन, प्रशासनिक अन्यायका विरुद्ध उजुरी सुन्नको लागि वाच डग पहरेदारको रूपमा अम्बुड्सम्यानको गठन गरिएको थियो। अम्बुड्सम्यान, OMBUDSMAN, अम्बुड्सम्यानको गठन गरिएको थियो। त्यसपछि विश्वका अन्य मुलुकहरूले पनि यस्तै प्रकृतिका संवैधानिक निकायहरूको गठन गर्न थालेका। के कति सङ्ख्यामा संवैधानिक निकायहरूको व्यवस्था गर्नुपर्छ भन्ने कुनै निश्चित नियम छैन। के कति संख्यामा संवैधानिक निकायहरू गठन गर्ने भन्ने कुरा कार्यपालिकाको प्रवृत्तिमा भर पर्छ। कार्यपालिका आफ्नो शक्तिको दुरुपयोग नगर्ने प्रकृतिको छ भने संवैधानिक निकायहरू जरुरत नपर्न पनि सक्छ। जस्तो उदाहरणका लागि नेपालमा निजामती सेवाका पदहरूमा सिफारिस गर्नका लागि व्यवस्था गरिएको लोकसेवा आयोग र निर्वाचनको सञ्चालनका लागि व्यवस्था गरिएको निर्वाचन आयोग जुन संवैधानिक निकायको रूपमा यिनलाई यहाँ राखिएको छ। अमेरिका जस्तो देशमा लोकसेवा आयोग निर्वाचन आयोगलाई संवैधानिक निकायको रूपमा राखिएको छैन। कार्यपालिकाले आफ्नो शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको भयो भने थुप्रै संवैधानिक निकायहरू जरुरत पर्न सक्छ। त्यसैले यो जो निकायलाई संवैधानिक निकायमा राख्ने भन्ने कुनै निश्चित नियम चाहिँ हुँदो रहन्छ, तर महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्ने निकायहरूलाई सामान्यतया संवैधानिक निकायमा राख्ने गरेको पाइन्छ। हाम्रोमा हाल 13 संवैधानिक निकायहरू छन्, यो यहाँहरूलाई थाहा नै छ। अहिलेको संविधानद्वारा 8 थप गरिएको, 5 अलरेडी पहिले थिए। अब यी संवैधानिक निकायहरूसँग संसद र संसदीय समितिको कस्तो सम्बन्ध रहन्छ? तपाईँहरूलाई संसद र संवैधानिक निकाय, समिति र संवैधानिक निकाय भनेर अलग अलग गरेर पढ्नु पर्दैन। संसद संसदीय समिति र संवैधानिक निकाय बिचको अन्तर सम्बन्ध भन्यो भने संसद र संसदीय समितिलाई एउटा सम्झिनु पर्यो र अर्को संवैधानिक निकाय सम्झिनु। संसदीय समिति भनेकै संसदका प्रतिनिधि वा एजेन्ट हुन्, संसदले गर्ने काम यिनीहरूले गर्ने हुन्, यिनीहरूको अर्को छुट्टै एजेन्डा र बिजनेस हुँदैन भनेर मैले अघि भनिसकेँ। अब हामी यसको अन्तर सम्बन्धतिर जाउँ। अब संसद र संवैधानिक निकायहरूबीच अर्थात् समिति र संवैधानिक निकायबीच के कस्तो अन्तर सम्बन्ध रहन्छ भन्दा, पहिलो कुरा यहाँले अघि पनि मैले भने, संवैधानिक निकायका पदहरूमा नियुक्तिका लागि सिफारिस गरिने संवैधानिक परिषदमा संसदीय पदाधिकारीहरूको बाहुल्यता रहने, संवैधानिक परिषदमा हेर्नु त एउटा प्रधानमन्त्री र प्रधान न्यायाधीश बाहेकका अरू जम्मै मान्छे संसदभित्रका हुन्छन्। कुन व्यक्तिलाई लोकसेवाको अध्यक्ष बनाउने, कसलाई सदस्य, कसलाई अख्तियार प्रमुख बनाउने भन्ने विषयमा सिफारिस गर्नको लागि संविधानमा उल्लेख गरिएको जुन संवैधानिक परिषद छ त्यसमा संसदीय पदाधिकारीहरूको बाहुल्यता छ। कस्तो व्यक्तिलाई कुन पदमा नियुक्ति गर्ने, सिफारिस गर्ने भन्ने कुरा उनीहरूको हातमा भर पर्छ। विपक्षी दलको नेता हुन्छन्, ती भनेको संसदभित्रैका हुन्, सभामुख हुन्छन्, राष्ट्रिय सभाको अध्यक्ष हुन्छन्, उपसभामुख हुन्छन्, होइन, प्रधानमन्त्री र प्रधान न्यायाधीश बाहेक अरू सबै संसदीय पदाधिकारी नै हुँदो रहेछ। यसरी कसलाई नियुक्ति गर्ने भन्ने विषय, सिफारिस गर्ने भन्ने विषय संसदीय पदाधिकारीहरूले उनीहरूको हातमा चाहिँ हुँदो रहेछ, पहिलो कुरा। अनि अर्को, संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति पूर्व संसदीय सुनवाई हुने, संवैधानिक परिषदले सिफारिस गरिसकेपछि संसदको कमिटी हुन्छ जुन जोइन्ट कमिटी, संसदीय सुनवाई समिति, त्यसमा सरकार संवैधानिक परिषदले चिठी लेखेर पठाउँछ फलाना फलाना व्यक्तिलाई चाहिँ फलानु फलानु निकायमा सदस्य अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरेका छौँ भनेर। त्यो चिठी आइसकेपछि अहिले लक्ष्मण लाल कर्ण भन्ने हुनुहुन्छ कि, त्यो संसदीय सुनवाई समितिको सभापति, उहाँले के गर्नुहुन्छ, सार्वजनिक रूपमा चाहिँ गोर्खापत्र लगायतका राष्ट्रिय पत्र पत्रिका, रेडियो टेलिभिजनहरूमा उजुरी आह्वान गर्नुहुन्छ। ती व्यक्तिहरू जो सिफारिस गरिएका छन् ती यो सार्वजनिक प्रशासन लगायतका विभिन्न सेवाहरूमा लामो समयसम्म काम गर्दा उनीहरूले शक्तिको अधिकारको दुरुपयोग गरेका छन् कि, भ्रष्टाचार गरेका छन् कि, जनतालाई दुःख दिएका छन् कि भनेर उजुरी आह्वान गरिन्छ र जनताले पब्लिकले के गर्छन् उजुरीहरू समितिमा रिपोर्ट गराउँछ र त्यसरी प्राप्त भएका उजुरीहरूको पहिला समितिले चाहिँ अध्ययन गर्छ, यथेष्ट प्रमाणहरू सङ्कलन गर्छ अनि बल्ल सिफारिस गरिएका व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्छ र ती व्यक्तिहरू त्यहाँ उपस्थित हुन्छ र सांसदहरूले प्रश्न गर्छ र उनीहरूले जवाफ दिन्छ, जवाफ चित्त बुझ्यो भने के हुन्छ उनीहरूको नाम अनुमोदन हुन्छ, अनुमोदन भएन भने ती व्यक्तिहरू नियुक्ति हुन सक्दैन। ती व्यक्तिको नाम अनुमोदन गर्नुपर्दा बहुमतले अनुमोदन हुन्छ, अस्वीकृत गर्नुपर्दा दुई तिहाई चाहिन्छ। हिजो सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपक राज जोशीको नाम संसदीय समितिले के गर्यो अनुमोदन गरेन, अस्वीकृत गरिदियो नि। हो त्यस्तै संवैधानिक निकायका प्रमुखहरूको वा सदस्य पदमा सिफारिस गरिएका व्यक्तिहरूको नाम संसदीय समितिले स्वीकृत वा अस्वीकृत गर्न सक्छ, नियुक्तिपूर्व संसदीय सुनवाई हुने भन्ने पनि सम्झिनु होला। त्यसपछि अर्को, संवैधानिक निकायका प्रमुख र सदस्यहरूलाई संसदले महाभियोग लगाएर हटाउन सक्छ। सिफारिस गरिएको व्यक्तिले संवैधानिक अधिकारको दुरुपयोग गर्न थाल्यो भने बिचमै हटाउने अधिकार संसदलाई हुँदो रहेछ। उदाहरणका लागि लोकमान सिंह कार्की, लोकमान सिंह कार्कीलाई पदमुक्त, उनी अख्तियारको प्रमुख थिए, उनलाई हटाउनका लागि संसदमा महाभियोग प्रस्ताव चाहिँ दर्ता हुँदा बित्तिकै उनले के गरे रिजाइन गरे र उनी पलायन गरे, अन्यथा उनी पदमै भएको भए महाभियोगको सामना गर्नु पर्थ्यो, संसदले दुई तिहाई बहुमतले उनलाई हटाउन पनि सक्थ्यो। त्यसपछि अर्को भनेको, संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू संसदीय समितिहरूमा छलफल हुने, संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन पेश गर्छन् होइन राष्ट्रपति समक्ष, राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संसदमा पेश गर्छन् र संसदले ती समितिका ती रिपोर्टहरूलाई, संवैधानिक निकायका रिपोर्टहरूलाई सम्बन्धित समितिमा पठाइदिन्छ र समितिहरूले ती संवैधानिक निकायले वर्षभरि गरेका कामहरू जो रिपोर्टमा हुन्छन् त्यसको अध्ययन गर्छन् र आवश्यक निर्देशन दिन्छ। त्यस्तै गरेर संवैधानिक निकायका लागि आवश्यक ऐन कानुनको निर्माण संसदले गरिदिए, लोकसेवा आयोग ऐन कसले बनायो संसदले बनायो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संसदले बनायो। यसरी यी संवैधानिक निकायहरूलाई आफूले काम गर्नको लागि त ऐन कानुनको आवश्यकता पर्छ, जरुरत पर्छ, त्यो ऐन कानुन संसदले बनाइदिन्छ, संसदले बनाएको कानुन बमोजिम उनीहरूले काम गर्नुपर्छ। जस्तो राष्ट्रिय मानवाधिकार आयोग ऐन अहिले संसदमा सरकारले पेस गरेको छ र मानवाधिकार आयोगले के भनेको छ भने यदि त्यो कानुन संसदबाट जस्ताको तस्तै पारित हुने हो भने हामीले सामूहिक रूपमा राजीनामा दिन्छ। त्यसपछि विपक्षी दलले नेपाली कङ्ग्रेसले पनि त्यो विधेयकलाई रोक्ने प्रयास गरेको छ र अहिले त्यो विधेयक अघि बढेको छैन। इनकेस यदि त्यो विधेयक अघि बढ्यो र मानवाधिकार आयोगका पदाधिकारीहरूको इच्छा विपरीत पनि संसदले पारित गर्यो भने उनीहरूको केही लाग्दैन, रिजाइन गर्यो भने अरू नियुक्त हुन्छ। मैले भन्न खोजेको कुरा, संवैधानिक निकायहरूलाई आवश्यक पर्ने ऐन कानुनहरू संसद र समितिले निर्माण गरिदिन्छ। त्यसपछि अर्को, संवैधानिक निकायका पदाधिकारीहरूको सेवा र शर्त सम्बन्धी कुराहरू संसदले तोके बमोजिम हुने, संविधानै हेर्नु न, निजहरूको आवश्यक सेवा सुविधाहरू चाहिँ संचित कोषबाट बेहोरिन्छ होइन, तर उनीहरूलाई के कति सुविधाहरू सेवाहरू दिने भन्ने कुरा त कानुन बमोजिम हुने भनेको छ नि त, कानुनले तोके बमोजिम हुने भनेको छ, कानुन चाहिँ संसदले बनाएर तिमीले यो सुविधा पाउँछौ यो भनेर सबै उसले तोकिदिने गर्छ भनेपछि संसदको हातमा रहेछ त्यो उनीहरूलाई कति सुविधा सेवा भन्ने दिने भन्ने विषय। त्यस्तै गरेर अर्को चाहिँ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बाहेकका, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बाहेकका वर्तमान संविधानद्वारा थप गरिएका अन्य आयोगहरू। संविधान जारी भएको 10 वर्षपछि संघीय संसदबाट पुनरावलोकन हुने, यी निकायहरूलाई कन्टिन्युटी दिने कि नदिने भन्ने कुरा संघीय संसदको हातमा छ। थारू आयोग, मुस्लिम आयोग, जनजाति आयोग, समावेशी आयोग लगायतका यावत आयोगहरू छन् नि, महिला आयोग, ती आयोगहरू 72 सालबाट 82 सालसम्म त तिनीहरू रहलान्, 82 सालपछि तिनीहरूको भविष्य संसदका हातमा छ। सङ्घीय संसदबाट 10 वर्षमा पुनरावलोकन हुँदैछ। त्यस्तै अर्को, सङ्घीय संसदका दुवै सदनको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगबाट हुने। अब यति बेर हामीले भन्दाखेरि सङ्घीय संसदले संसदीय समितिले संवैधानिक निकायलाई कस्तो प्रभाव पार्छन् भन्ने विषयमा चर्चा गरेका थियौँ अन्तर सम्बन्धमा, अब फेरि संवैधानिक निकायहरूले फेरि संसदलाई कस्तो प्रभाव पार्छन्, यी कुराहरू पनि हामीले अन्तर सम्बन्धमा आउनुपर्ने हुन्छ। र निर्वाचन आयोगले सङ्घीय संसदका दुवै सदनको निर्वाचनको सञ्चालन र रेखदेख, निर्देशन, नियन्त्रण गर्छ। अब राष्ट्रिय सभाका सांसदहरूको प्रत्येक 2 वर्षमा 21 सदस्यहरूको पद रिक्त हुन्छ। यो निर्वाचनपछि ती पदहरू रिक्त हुन थाले, त्यसपछि सङ्घीय संसद सचिवालयले निर्वाचन आयोगलाई फलाना फलाना सांसदहरूको पद यो मितिभित्र चाहिँ रिक्त हुँदैछ, त्यो रिक्त हुनुभन्दा 35 दिन अघि नै ती पदहरूमा निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएको हुनाले निर्वाचन सम्बन्धमा निर्वाचनका लागि अनुरोध गरिन्छ, निर्वाचन सम्बन्धी व्यवस्थाका लागि अनुरोध गरिन्छ भनेर सङ्घीय संसदले पत्राचार गर्यो, त्यसपछि निर्वाचन आयोगले ती पदहरूमा निर्वाचन गर्यो। यो प्रक्रिया त 2-2 वर्षमा नियमित चल्ने भयो र प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष हो, त्यसपछि अर्को नयाँ निर्वाचन पनि सङ्घीय संसदलेको निर्वाचन पनि प्रतिनिधि सभाको निर्वाचन पनि निर्वाचन आयोगले नै गरिदिने। बिचमा कुनै पद रिक्त भयो भने उपनिर्वाचन पनि संसद के अरे यही निर्वाचन आयोगले गरिदिने हो। छोटकरीमा यहाँले भन्नुपर्दा संसदका दुवै सदनको निर्वाचनको सञ्चालन र व्यवस्थापन निर्वाचन आयोगले गर्ने। अर्को, सङ्घीय संसद र सचिवालयको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुने। संसद सचिवालयबाट हुने खर्चको परीक्षण पनि महालेखा परीक्षकले गर्दो रहेछ र त्यहाँ पनि जथाभावी खर्च गर्यो भने बेरुजु आउँदो रहेछ। त्यसैले यो खर्चको नियन्त्रणका लागि यो महालेखा परीक्षकले सङ्घीय संसद मात्रै नभएर नेपाल सरकारका सबै मन्त्रालयहरू, सचिवालय, आयोग, विभाग, निकाय भनेर यहाँले संविधानमा पढ्नुभएकै छ। अर्को, सङ्घीय संसदका पदाधिकारी र सदस्यहरूले भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा चलाउन सके। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर मुद्दा चलाउन सक्छ। त्यसपछि गएर सङ्घीय संसद सचिवालयको लागि आवश्यक जनशक्ति छनौटका लागि लोक सेवा आयोगले परीक्षा सञ्चालन गर्छ। संसदका काम कारवाहीहरूको सञ्चालन व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन सङ्घीय संसद सचिवालयको स्थापना गरिएको छ। त्यहाँ सङ्घीय संसद सेवाभित्र विभिन्न कर्मचारीहरू रहन्छन्। ती कर्मचारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने काम लोक सेवा आयोगले गर्ने गर्छ। त्यस्तै गरेर यिनै कुरा यति नै हुन्, मैले यति नै भने। यो अन्तर सम्बन्ध भनौँ भने संसद र संसदीय समितिहरूले के प्रभाव पार्छन् उता, र संवैधानिक निकायहरू त तपाईँले महत्त्वपूर्ण अब ती कर्मश अख्तियारको इन्डिभिजुअल एक एकवटाको सम्झेर लेख्न सक्नुहुन्छ इक्जाममा, अख्तियारको, निर्वाचन आयोगको, लोकसेवा आयोगको। उसले भएबाहेक अरूको त्यस्तो खासै भूमिका रहन्न सर संवैधानिक निकायको? अरूको संवैधानिक निकायहरूको भूमिका नरहने त होइन, ती अब विभिन्न वर्गहरूको चाहिँ हक अधिकारको चाहिँ सुरक्षाका लागि, उनीहरूको उत्थानको लागि चाहिँ विभिन्न संवैधानिक निकायहरू, अन्य निकायहरूको पनि व्यवस्था गरियो। यो एउटा चाहिँ राजनीतिक आन्दोलनको कारणले गर्दाखेरि भनौँ, अथवा के कारणले भनौँ, यी विभिन्न निकायहरूलाई संवैधानिक निकायको रूपमा व्यवस्था त गरियो, र ती निकायहरू अहिलेसम्म कतिपय पदपूर्ति नै हुन सकेका छैनन्। तिनीहरूका लागि आवश्यक कानुनहरू पनि निर्माण हुन सकेको छैन, तिनीहरूका लागि यथेष्ट बजेटहरू पनि छुट्टिन सकेको छैन, होइन, तिनीहरूले सही ढङ्गले अब काम गर्न सकेका छैनन्। ती निकायहरूले पनि सम्बन्धित समूह वर्गको हक अधिकारको सुरक्षाका लागि तत्सम्बन्धी कानुनहरूको अध्ययन गरेर नेपाल सरकारलाई सुझाव दिने, होइन, प्रतिवेदन गर्ने लगायतका कामहरू गर्न सक्छन्, र सोही आधारमा अब संसदले कानुनको निर्माण गर्न सक्छ। त्यसरी एकमुष्ट चाहिँ लेख्न पनि सक्नुहुन्छ एउटा मुद्दा। मानव अधिकार आयोगको त हुन्छ होला नि सर, संवैधानिक निकाय र अङ्गबीच के फरक छ सर? यो कसै कसैले संवैधानिक निकाय र संवैधानिक अङ्गमा पनि फरक छ भनेर भनेको पनि मैले सुन्छु, तर वास्तवमा त्यो संवैधानिक निकाय र संवैधानिक अङ्गलाई त्यसरी छुट्टाइएको छैन, त्यो गलत हो, त्यो छुट्टाउनु हुँदैन। कन्स्टिट्युसनल बोडिज भन्छ इङ्ग्लिसमा, संवैधानिक निकाय भने पनि संवैधानिक अङ्ग भने पनि त्यही हो। कतिपयले चाहिँ यो संवैधानिक निकायहरू भनेका ती 13 हुन्, अर्को चाहिँ अङ्गहरू भनेका चाहिँ यसरी अङ्ग भनेका यिनै हुन्, निकाय भनेका तपाईँको त्यो भाषा आयोग लगायतका अन्य पनि छन् तिनलाई पनि भन्छ भनेर त्यसरी छुट्टाएको पनि मैले सुनेको थिएँ, तर त्यो सही होइन। संवैधानिक निकाय भने पनि संवैधानिक अङ्ग भने पनि यहाँहरूले चाहिँ यिनै अङ्गहरूलाई उल्लेख गर्ने हो। वास्तवमा यस्ता अङ्गहरूलाई तीन भागमा वर्गीकरण गरेको कुरा यहाँले हाम्रो संविधान निर्माण गर्ने बेलामा संवैधानिक निकायहरू अङ्गहरू को स्वरूप निर्धारण गर्ने समितिले विश्वका विभिन्न मुलुकहरूको अध्ययन गरेर अनि एउटा प्रतिवेदन पेश गरेको छ संविधान सभामा, त्यसमा पनि उल्लेख गरिएको छ स्पष्ट रूपमा। यस्ता अङ्गहरू तीन किसिमका हुन्छन्, एउटा संवैधानिक, एउटा चाहिँ कानुनी, र अर्को अन्य गरेर। संवैधानिक निकाय भनेका संविधानले व्यवस्था गरेका, कानुनी निकाय भनेका चाहिँ कानुनले व्यवस्था गरेका, र अन्य भनेका त्यही भाषा आयोग लगायतका विभिन्न निकायहरूलाई त्यस क्याटेगोरीमा राख्न सकिन्छ। यसमा नझुकिनु होला, तपाईँलाई संवैधानिक निकाय भनेर आयो भने र अङ्ग भनेर आयो भने एउटै कुराले। सर, यो संवैधानिक निकाय र कानुन निर्मित निकाय बिचमा के फरक छन् होला? अब कानुन निर्मित निकाय, संवैधानिक निकायहरूको प्रकृति चाहिँ स्वतन्त्र हुन्छ, स्वायत्त हुन्छ, तिनीहरूको नियुक्तिदेखि लिएर त्यहाँका चाहिँ तिनीहरूका सेवा सुविधा लगायतका कुराहरू मैले अब धेरै डिटेल बताउनु पर्दैन, यहाँ थाहा पाइहाल्नुहुन्छ, होइन। नियुक्ति चाहिँ उनीहरूको स्वतन्त्र मेकानिजमबाट हुन्छ, होइन, निश्चित अवधिसम्म उनीहरूको चाहिँ सेवाको पनि सुरक्षा हुन्छ, सेवा सुविधाहरू चाहिँ सिधै सङ्घीय सञ्चित कोषबाट बिहोरिन्छ, होइन, महाभियोग लगाएर उनीहरूलाई हटाउन सकिन्छ। तर कानुन निर्मित निकायहरू त्यसरी चाहिँ सरकारको प्रत्यक्ष नियन्त्रणबाट बाहिर हुने भन्ने हुन्न, तिनीहरू सरकारको प्रत्यक्ष नियन्त्रणमा हुन्छन्, कानुनद्वारा तिनीहरू निर्मित हुन्छन्, सरकारले पछि संसदले कानुन बनाएर तिनीहरूमा चाहिँ तिनीहरूलाई चाहिँ खारेज गर्न पनि सक्छ, होइन। ती कानुन निर्मित निकायहरूका सम्बन्धमा चाहिँ सरकारले सजिलै बिल ल्याएर उनीहरूको हक अधिकारहरू थपघट गर्न सक्ने, होइन, तिनीहरूलाई खारेज गर्न सक्ने, हटाउन सक्ने हुन्छ। तर संवैधानिक निकायहरू प्राय स्थायी प्रकृतिका निकायहरूलाई संवैधानिक निकायको रूपमा राख्ने विश्वव्यापी प्रचलन छ। यति हुँदाहुँदै पनि फेरमा हाम्रोमा फेरि 10 वर्षमा पुनरावलोकन गर्ने भनेर जुन व्यवस्था गरिएको छ, त्यो भनेको एउटा राजनीतिक आन्दोलनको कारण, विविध कारणले गरिएको हो। ती निकायहरू पनि कतिपय तिनीहरूको काम कारवाहीमा पनि डुप्लिकेसन देखिन्छ। समावेशी आयोग भन्छ, फेरि अरू आयोग छन्, एउटै समावेशी आयोगले पनि त अरूलाई गर्न सक्छ होला, होइन। त्यो थुप्रै कुराहरू छन् हाम्रोमा समस्याको रूपमा। सर, यो जस्तो संसद संसदीय समिति भनेर हाम्रोमा तोकेको छ होइन, यो संघीय मात्रै हो कि अब प्रदेश संसदहरूको पनि कुरा हुन्छ, त्यसमा समितिहरू के व्यवस्था छ, एन्सर लेख्दा त्यतातिर जाने कि नजाने? तपाईँहरूले संसदीय समितिहरूको अन्तर सम्बन्ध भनेर आयो भने तपाईँहरूले प्रदेश सभा अन्तर्गत गठनभएका समितिहरूतिर जानु पर्दैन। किनभने किन जानु पनि पर्दैन भने तपाईँहरूलाई यहाँ क्वेसन त्यो जुन कोर्समा राखेको छ त्यो सामान्यतया सङ्घीय संसद र चाहिँ संवैधानिक निकायहरू बिचकै हो, र फेरि प्रदेश वाइज तपाईँ जानुभयो भने प्रत्येक प्रदेशमा अलग अलग समिति छन् कि, प्रदेशहरू त स्वायत्त हुन् नि त, एउटाको अर्कासँग चाहिँ अर्काको अधीनमा त होइनन् तिनीहरू। प्रत्येक प्रदेशहरूले कतिवटा समिति गठन गर्ने भन्ने विषयमा त उनीहरू स्वतन्त्र छन् नि त, र सातवटै प्रदेशका संवैधानिक संसदीय समिति हेर्नुभयो भने तिनको नामै फरक फरक छ कि, अलग अलग समितिहरू छन्, संख्या नै फरक छ, त्यही भएर त्यतातिर तपाईँहरू जानु पर्दैन। सर, यो कन्स्टिट्युसनल बडीलाई पार यो राज्यको चौथो अङ्ग मान्न सकिन्छ? अब चौथो अङ्ग भनेर चाहिँ भन्न त सकिन्छ होइन, तर अब चौथो अङ्गको रूपमा कसैले चाहिँ अब संसार जगतलाई भने हुन्छ, कसैले अब यो यिनीहरूलाई भने हुन्छ, कुनै यिनीहरूलाई, तर तपाईँले लेख्दाखेरि यिनीहरू चाहिँ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछि चौथो अङ्गको रूपमा संवैधानिक निकायहरू अङ्गहरूलाई पनि यहाँले उल्लेख गर्न औलाउन सक्नुहुन्छ। अब यहाँको केही जिज्ञासा छ भने त्यता जिज्ञासातिर लागौँ, हिजो त निद्रा पनि पुगेको छ, पाउने 11 भयो, तपाईँहरूलाई पनि त्यस्तै भयो होला, केही छ भने यहाँहरूले जिज्ञासा राख्नु होला। अब मैले चाहिँ खास चारवटा टपिकमा, चारवटा क्लासमा चाहिँ यहाँ बाँकी रहेका चाहिँ सिद्धाउनु पर्ने, दुईवटा पहिले भइसकेको रहेछ, त्यो सङ्घीयता र सङ्घीय प्रणाली र नेपालमा सङ्घीयता भन्ने, त्यसपछि अर्को एउटा पनि भइसकेको रहेछ सेवा सञ्चालन होइन। अब बाँकी रहेका अरू टपिकहरू चाहिँ मैले भोलि र पर्सिमा सक्नुपर्ने हुन्छ, तपाईँहरूले पनि अब त्यसमा विशेष तयारी गरेर आउनु होला। जस्तो अब हामीले भोलिको क्लासमा चाहिँ एउटा दुई सदन बिचको अन्तर सम्बन्ध भन्ने छ एउटा, त्यो दुई सदन बिचको अन्तर सम्बन्ध अनि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका भन्ने दुईवटा टपिक हामीले भोलिको क्लासमा चाहिँ हामीले सक्छौँ।